जस्तो पहिले नि पाइदैन तिमी भइनौ अरु कोही चाहिदैन सयौं वर्ष दमेटी नै यो दिल भित्र बाक्छ घृणा गर्छिन् जहिले नि माया दिन्दिन कहिले नि तर पनि अझै मलाई उनकै माया लाग्छ कहिले नि पाइँदैन तिमी भइनौ अरु कोही चाहिँदैन सयौं वर्ष नमेटिने यो दिल भित्र बाक्छ घृणा गर्छिन् जहिले नि माया दिन्दिन कहिले नि तर पनि अझै मलाई उनकै माया लाग्छ तर पनि अझै मलाई उनकै माया लाग्छ।